यतिखेर म झमसेकै ललितपुरमा रहेको एउटा पुस्तक पसल अगाडि उभिरहेकी छु। यहाँ एकजना महिला साथी पत्रिकामा के पढ्दै हुनुहुन्छ। उहाँ पत्रिकामा के पढ्दै हुनुहुन्छ एकैछिन उहाँसँग सोधौँ है त। दिदी नमस्ते। नमस्ते। यहाँको परिचय दिनुहोस् न। मेरो बिना शाह हो होइन, यही झम्सेखेल बस्ने हो। पत्रिकामा के पढ्दै हुनुहुन्छ अहिले? महिला हिंसाको चाहिँ त्यो बलात्कार सम्बन्धीहरू चाहिँ मैले जो पेपरहरूमा हेर्छु होइन, पढ्छु प्राय गरेर। साथी बिना शाहले भन्नुभयो जस्तै हिजो आज पत्र पत्रिका पढ्दा होस्, टेलिभिजन हेर्दा होस् अथवा रेडियो सुन्दा नै किन नहोस्, महिलामाथि यौन दुर्व्यवहार भएका घटनाहरू आइ नै रहन्छन्। तर कि मिडिया यानि कि सञ्चार माध्यमले यस्ता समाचारहरूका विषयमा आफ्नो भूमिका निर्वाह गरेको छ त? निकिता कोइराला कालोपुलबाट। मिडियाहरूले देखाउने विज्ञापनहरू अनि त्यसपछि कुनै टेलिभिजन सोहरूले चाहिँ नारीहरूलाई एउटा सेक्स अब्जेक्टको रूपमा पनि देखाइरहेको हुन्छ, जसले चाहिँ बलात्कार जस्तो घटनाहरूलाई अवश्य पनि प्रोत्साहित नै गर्छ। देवेन्द्र पौडेल हो। समाजमा हुने गरेका हरेक किसिमका घटनाहरूलाई सुसूचित गराउने एउटा माध्यम हो। त्यस्ता घटनाहरूलाई आफ्ना छापाहरूमा ल्याउनु, प्रकाशनमा ल्याउनु मिडियाको कर्तव्य हो। यसबाट समाजका मान्छेहरूलाई सचेत बनाउने काम चाहिँ यसले गर्छ। यसरी यौन अपराधका घटनाहरू बढिरहेको कुरा सञ्चार माध्यमले उजागर गरे पनि यसलाई रोक्न अथवा भनौ न्यूनीकरणका लागि भने मिडियाले पहल गरेकै छैन भन्नुहुन्छ धनगढीकी साथी रश्मि गिरीले। मिडियाले रेप केसहरूलाई कभर गरेर हुन्छ, तर रेप गरेको मान्छेलाई यो सजाय दियो यस्तो भन्ने अहिलेसम्म मैले न्युजमा कहिले सुने छैन। सम्बन्धित निकायले तिनीहरूलाई सजाय नदिएर छाडा प्रवृत्ति नै भएको चाहिँ मैले देखिरहेको हुन्छ। साथीहरूको कुरा अनुसार महिला हिंसाका समाचार सञ्चार माध्यमले दिने गरेको भए पनि पत्रकार निर्मला शर्माले भने मिडियाले महिला हिंसा रोक्नलाई तथा यसलाई न्यूनीकरण गर्नुभन्दा पनि झन नकारात्मक सोचाइ भएकालाई प्रश्रय दिने गरेको भन्नुहुन्छ। हामी कहाँ एकदम सानो बालिका, हामी कहाँ वृद्ध महिलाहरू समेत सामूहिक रेप भयो भन्ने समाचार आउँछ। मलाई चाहिँ यो समाचार चाहिँ त्यति महत्त्वपूर्ण होइन भन्ने लाग्छ। मलाई बलात्कार भयो भन्ने समाचारले अरू केही म्यासेज दिएन भने त्यसले चाहिँ यस्ता बलात्कारका महिलामाथि हुने यौन हिंसा चाहिँ मिडियाका कारणले घट्दैन, बरु बढ्छ। अब 4 वर्षको बालिकालाई बलात्कार भयो भनेर एउटा पढ्दा अथवा सुन्दा कस्तो म्यासेज दिन्छ भन्दा ए यस्तो पनि हुने रहेछ नि त भनेर अरू जुन विकृत मानसिकताका व्यक्तिहरूलाई यसले साँच्चैकै इन्करेज गर्छ कि जस्तो मलाई लाग्छ। त्यसो भए अब यौन हिंसा तथा महिलामाथि हुने गरेका बलात्कार जस्ता ठुला ठुला अपराधलाई रोक्न मिडिया कर्मी तथा सञ्चार माध्यमको भूमिका के हुन सक्छ त? हार्ड न्युज त दिनुभयो उहाँहरूले। हार्ड न्युज दिइसकेपछि एक हप्ता अगाडि मैले लेखेको बलात्कार सम्बन्धी समाचारमा आज के भयो त भनेर फलोअप चाहिँ सम्बन्धित रिपोर्टरले खोज्नुपर्छ र सम्बन्धित मिडियाको पनि दायित्व हो त्यो दिनको लागि। साँच्चै नै साथी निर्मला शर्माले भन्नुभयो जस्तै सञ्चार माध्यमले महिला हिंसा यानि कि बलात्कार जस्ता घटनाको रिपोर्टिङ गरिसकेपछि फलोअप जस्तो कि घटनापछि के भयो त भन्ने कुराहरू पनि सञ्चार माध्यमले ख्याल गर्नुपर्छ र पीडक पक्राउ भयो या भएन त्यसका लागि के प्रोसेस हुँदैछ र यदि पीडकले सजाय पाएको छ भने त्यस्ता कुराहरू सञ्चार माध्यममा प्राथमिकताका साथ आउनु आवश्यक छ, जसका कारण समाजमा भइरहेका यस्ता अपराधहरू कम गर्नको लागि सहयोग पुग्छ। यो समय सान्दर्भिक रेडियो रिपोर्ट सँगै तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 620 भागमा। तपाईँसँग गफगाफ गर्न, विभिन्न विषयमा छलफल गर्न आइसकेकी छु म तपाईँकै प्यारी र तपाईँलाई बिछट्टै माया गर्ने साथी कला। अनि हेलो व्हाट्स अप फ्रेन्ड्स भन्दै यो कला सँगै म पनि आइसकेको छु है फ्रेन्ड्स, तपाईको आफ्नै कुल साथी आयुष। अनि साथी अघि रिपोर्टमा भने जस्तै यस्ता खालका यौन हिंसाको एउटा रूप करणी वा बलात्कारका कुराहरूलाई बढावा नदिन, न्यून गर्न सञ्चार माध्यमको पनि त उत्तिकै भूमिका हुन्छ नि। पक्कै पनि हो नि। अब चाहिँ लागौ है त यो हप्ताको कथा सुन्न तर्फ। आहा सुमिना दिदी कति राम्रो देख्नु भएको तपाईँ, भेना जस्तो तपाईँ देखेर अन स्पोटै ढल्नुहुन्छ होला। है नकरा त, जहिले पनि परपर परपर गर्नुपर्छ तलाई। अनि निभा फेरि यो के भिनाजु भिनाजु भनिरहेको हो तैँले? मेरो उहाँसँग विवाह भएको छ र अहिलेदेखि नै भिनाजु भन्नको लागि उहाँलाई रे। ओहो अहिलेदेखि नै भिनाजुलाई मायाले उहाँ भनेर सम्बोधन गर्नुपर्ने, सो स्विट। धेरै दुःख नदिनु निभा दिदीलाई, अब कति नै दिन बाँकी छ र? अब 2 हप्तामा त कसैको घरको बुहारी हुन्छ सुमिना, पराई घर गएपछि माइती होइन श्रीमानकै घर प्यारो लाग्न थाल्छ। ल तपाईँहरू सेन्टी गफ सकिएन भने भिनाजु आइसक्नु भयो, मोटर बाइकमा टिटी टुटु गर्न थालिसक्नु भयो। आउनुभयो आउनुभयो उहाँ चुप्लक नखर माउली। सुमिना कहाँ घुमाउनु लानुहुन्छ अरे आज तलाई? खोइ, अस्ति त फिल्म हेर्न लग्नु भएको थियो, आज कता लग्ने हो थाहा भएन आमा। ए ल ल ठिक छ, बरु यहाँ सुन्द सुमिना, ज्वाइँलाई चित्त दुखाउने कुरा केही नभन्नु नि है फेरि। उफ आमा पनि, मैले उहाँलाई चित्त दुखाउने कुनै काम गर्छु होला र? फेरि के ज्वाइँ ज्वाइँ भनिरहनु भएको भने, ज्वाइँ त बिहेपछि पो हुन्छ त। सुमिनाले ठिक कुरा भने आमा, बिहा गरेपछि पो ज्वाइँ भइन्छ नि, अहिले त राजन मात्रै भने पुग्छ। राजन तपाईँ? हे राजन बाबु। नमस्ते आमा। नमस्ते। अनि निभा के छ त मेरी साइन नानीको हालखबर? के हुनु नि भेनाजु, भर्खर त बाह्र सकियो, अब त टोटल मस्ती क्या। बरु सुमिना जाने होइन, तयारी भएन तिमी? भइसके। ल त आमा हामी जान्छौ है। हुन्छ बाबु, राम्रोसँग जानु है। ल त निभा बाई। बाई हुनेवाला भेनाजु। राजन यो कहाँ लिएर आउनु भएको मलाई तपाईँले? यहाँ त कस्तो सुनसान पो छ त। यस्तो सुनसान ठाउँमा सुनसान नभएर के हुन्छ त सुमिना? फेरि यस्तो सुनसान ठाउँमा हामीलाई कसैले डिस्टर्ब पनि गर्दैन र मजाले एकअर्कासँग कुरा पनि गर्न सक्छौँ नि, होइन? तपाईँको कुरा पनि ठिकै हो। अनि अर्को कुरा, मलाई तपाईँ सबै उहाँसँग भन्ने होइन के, खुर्कन राजन भन्ने है, बुझ्यौ? बुझेँ। साँच्चै तिमी कति राम्रै छौ है, तिम्रो त्यो नसालु आँखा अनि तिम्रो त्यो रातो गुलाबी गाला। राजन राजन मलाई कस्तो अप्ठ्यारो भइरहेछ कि, यसरी नछुनु न प्लिज मलाई। ल तिमीलाई नछोइ त म कहाँ बस्न सक्छु र सुमिना? तिम्रो त्यो कालो रेशमी कपाल, तिम्रो त्यो तातो जिउ र तिम्रो त्यो रसिलो ओठले मलाई निम्तो दिइरहेको छ क्या, बुझ न। राजन यसरी नछुनु न कि, कहाँ छुनु भएको यसरी? अब आफ्नो हुनेवाला श्रीमतीलाई छुनु पनि दुईचोटि सोच्नुपर्छ र। खै यहाँ नजिक आऊ त, किन डराएको तिमी? राजन यस्तो व्यवहार नगर्नुहोस् न, मलाई मन पर्दैन क्या, यस्तो नगर्नु कि प्लिज। ल आऊ न त, छोड्नुहोस् न भनेको के मलाई राजन। अइया तैँले मलाई झापड हानेको? अनि के गर्नु भएको त यसरी मलाई, यसरी मेरो शरीर छुन पाउनुहुन्छ र? किन र, किन छुन सक्दिनँ? तिमी त मेरी हुने त हो नि, म तिमीसँग जे पनि गर्न सक्छु। यदि यदि त्यस्तो सोच्नुहुन्छ भने तपाईँ चाहिँ गलत फेमीमा हुनुहुन्छ, किनकि म त्यस्तो केटी होइन राजन। ए अनि त त्यस्तो केटी होइन भने किन मसँग यहाँ आएको त? किनकि के किनकि, तँलाई पनि यहाँ त्यही चाहिएको होइन राजन? मुख सम्हालेर बोल्नु, यसरी मुख छ भन्दैमा जता भाइ बोल्न पाइँदैन, बुझ्नु भयो? र म गएँ पनि के रे, जान्छु रे। अरे कहाँ जान्छु सर? हेर त यहाँ तिम्रो जिउ श्रीमती चाहिँ मैले इन्द्रको अप्सरा जस्तै नि पाउने भए होइन के नाइ नाइ गरेर भने हेर है, मैले भनिदिएको छु नि फेरि, मैले भनेको मानेनौ भने म तिमीलाई अपनाउँदिन नि। हो म तिमीसँग बिहे गर्दिन, किनकि मलाई मेरो कुरा नमान्ने केटी मनै पर्दैन, र मैले यदि तिमीसँग बिहा गरेन भने त तिम्रो तिम्रो आमा र तिम्रो सबै परिवारको कति बेजत हुन्छ होला, फेरि समाजले केटालाई होइन केटीलाई नै कोस्छ, तिम्रो चरित्रमा नै प्रश्न गर्छ, बुझ्यौ? हेर त्यसैले मैले भनेको जस्तो गर, खोइ लुगा फुकाल त चाँडो लुगा फुकाल भने छोड न। छोड भनेको छैन भनेर कसरी भन्नु मेरो आमालाई, के उहाँले मेरो लागि मेरो लागि रोज्नु भएको मान्छेले नै म माथि जबरजस्ती गर्यो भनेर त्यो राजाले मेरो बलात्कार गर्यो बलात्कार तर आफ्नै हुनेवाला श्रीमानले मेरो बलात्कार गर्यो भनेर कसरी कुन मुखले भन्ने कुन मुखले बरु म चुप लाग्छु किनकि मेरो बलात्कार मेरै हुनेवाला श्रीमानले गरेको भन्ने कुरा बाहिर आयो भने त मेरो मात्र होइन मेरो परिवारकै बेइज्जत हुन्छ मेरो कुरा कसले बताउँछ होला आफू आफ्नै परिवारको बेइज्जत गर्नुभन्दा त म चुप लाग्छु चुप लाग्छु बरु यो कुराले मलाई भित्रभित्र मारे पनि म मर्न तयार छु तर आफ्नो कारणले म मेरो परिवारलाई समाजको अगाडि मर्न दिन्न म ओहो तँलाई ज्वरो आएको पनि 5 दिन भइसक्यो 3 दिनपछि त तेरो बिहे छ के गर्ने होला हे भगवान् ज्वरो पनि तँलाई आउने नामै लिँदैन होइन तँलाई ज्वरो चाहिँ कसरी आयो थाहा छैन आमा या फेरि ज्वरो आयो भनेर किन अतालिनु पऱ्यो र के कुरा गरे 3 दिनपछि हो तेरो बिहे छ केही कुरा मिलाएछ नि यहाँ यही बेलामा फेरि तँलाई ज्वरो आयो के गर्ने के गर्ने म त नअतालिनु न आमा सबै कुरा ठिक भइहाल्छ नि बरु आमा मेरो ढाड आमा मेरो ढाड एकदमै दुखेको छ छिचिदिनुहोस् न ल ल खोइ पछाडि फर्की त म ढाड मिचिदिन्छु हे भगवान् होइन पछाडि के हो तेरो हो यो के भयो आमा अनि के गरेछ सुमिना तैँले यो तेरो ढाडमा त यो दाँत र नखको निशान पो छ त होइन होइन केही होइन होला आमा अनि केही होइन रे होइन तेरो जिउ भयो नि निलाम छ त होइन कसले के गर्यो हो तँलाई सुमिना तँ मलाई के लुकाइरहेछस् है आमा त्यो त आमा होइन तँलाई पक्कै पनि कसैले हातपात गरेको हुनुपर्छ म ज्वाइँलाई फोन लगाउँछु खोइ फोन कहाँ छ नै आमा बिन्ती छ आमा राजालाई फोन नगर्नु उसलाई केही नभन्नु नत्र उहाँले मसँग विवाह गर्नुहुन्न आमा उहाँले बिहा गर्नुहुन्न अरे होइन त के भन्दैछ सर किन किन बिहा गर्नुहुन्न उहाँले तसँग मेरो आमा मेरो यो हात राजाले नै गरेको हो के रे राजा निवाला ज्वाइँले तेरो बलात्कार गरे रे आमा उहाँले मलाई जबरजस्ती गर्नुभयो आमा उहाँले मेरो बलात्कार गर्नुभयो बलात्कार चुप लाग त के भन्दैछस् यो यस्तो पनि हुन्छ म साँचो भन्दैछु आमा म साँचो भन्दैछु राजन मेरो त झुट बोल्दैछस् त झुटो भन्दैछस् यो सब होइन तँलाई बिहे गर्नु मन छैन भने सिधै कुरा भन्न किन यस्तो झुट बोल्दैछस् अनि आमा के मेरो जिउमा भएको घाउ नङ्लो कुरेको दागहरू सबै झुट हो र हेर त के भन्दैछस् के गर्न खोज्दैछस् मलाई केही थाहा छैन मलाई यति मात्र थाहा छ कि अब 3 दिनपछि तेरो बिहे हुन्छ र यो कुरा हामी बिच मात्र रहन्छ बुझिस् तर आमा हेर सुमिना यो बिहे भएन भने तँलाई कसैले अप्नाउँदैन र बिहेको कुरा बिग्रियो घरमा अरूले कुरा पनि लिएर आउँदैन त्यसको मतलब जे भए पनि मेरो हुनेवाला श्रीमानले मेरो बलात्कार गरे पनि म चुप लागेर बस्नु पर्ने रहेछ होइन आमा हो चुप लागेर बस्ने तैँले कुरा सहनै पर्छ किनकि यहाँ तेरो मात्र होइन तेरो बहिनीको पनि कुरा छ यो कुरा बाहिर आयो भने तेरो मात्र होइन तेरो बहिनीको पनि बिहे हुँदैन राम्रो खानदानमा बुझिस् त्यसैले त चुप लागेर बस्नु बेस हुन्छ हेर नानी हामी सबैको भलाइ चान्सेस भने यो घटना त भुलिदिए कि तँ माथि यस्तो घटना भएको थियो भनेर भुलिदिए सब आफ्नो आमाले त कुरा बुझ्नु भएन मेरो, अरूले झन् के बुझ्ला र। ल अब सात फेरा लगाउने बेला पनि भयो, अब दुवै जना दुला दुलै उठ्नुस् त, दुलै चाहिँ यहाँ अगाडि आउनुस् त। सुमिना बिस्तारै अगाडि आइसु त, यो बिहा रोक्नुस् त। यो के भइरहेको छ यहाँ? जे हुनु थियो त्यही भइरहेको छ। तिम्रै नाम होइन राजन? हो राजन नै हो। एकड त्यो मान्छेलाई हटकेट लगाएर भ्यानो लगाएर जाका त। हैन मैले के गलती गरेको छु मलाई यस्तो व्यवहार गर्नको लागि? लाज भन्ने कुरा अलिकति पनि छैन है तपाईँलाई? आफूले के गरेको त्यो कुराको अन्दाज पनि छैन तपाईँलाई त? के कुरा गरेको साइनलाइनले? निवा यो के गर्दैछ जस्तो, त होसमा त छस्? होसमा त म छु, तर तपाईँहरू होसमा हुनुहुन्छ कि हुनु भन्नुहोस् त। ऐ के बेइज्जत गर्ने काम गरेको हो? तैँले बोलाएको होस् पुलिसलाई? हो मैले नै बोलाएको हो पुलिसलाई, यो बलात्कारी राजनलाई पुलिसको ठेगाना लगाउनको लागि। बलात्कार होइन होइन, के कुरा गरे निवा तैँले? दिदी अस्ति मैले तपाईँ र आमाले गरेको सबै कुरा सुने। के रे सबै कुरा सुनिस् रे? हो दिदी सबै कुरा सुने। र दिदी तपाईँ चुप लाग्नु पर्दैन, तपाईँ माथि जे भयो र त्यसका लागि यो बलात्कारीले सजाय पाउनै पर्छ। होइन तैँले यसरी हाम्रो बेइज्जत गरेर के पाउँछ सर? हो आमा निवाले निवाले ठिक कुरा भन्दै थिए। होइन यो दिदी बहिनीले त समाज अगाडि मेरो बेइज्जतै गर्न लागे। आमा तपाईँलाई समाजसँग बेइज्जत हुने डर छ? तपाईँको आफ्नै छोरीको यो यो पिचाबले गरेको बेइज्जतको मतलब छैन। तर छोरी बेइज्जत हामीले होइन आमा, बेइज्जत त तपाईँले गर्दै हुनुहुन्छ। सत्य कुरालाई नमान्ने र सामाजिक प्रतिष्ठा भन्दै यसरी आफ्नै छोरीलाई राक्षस सामू दिँदै हुनुहुन्छ। छोरी यो के भन्दैछस् त? आमा आफै सोच्नुहोस् त, के यो मान्छेलाई अप्नाएर म खुसी हुन सक्छु र? भन्नुहोस् त यो मान्छेले एकचोटि त बलात्कार गरे गर्यो, तर समाजको डरले यो मान्छेसँग बिहे गरेर के तपाईँ आफ्नो छोरीलाई यो बलात्कारीलाई सुम्बेर जिन्दगीभर बलात्कार गर्न दिनुहुन्छ आमा? हेर नानी तँलाई केही थाहा छैन। हामीलाई धेरै कुरा त थाहा नहोला, तर हामीलाई यति थाहा छ कि अन्याय र अत्याचार बारे चुप लाग्ने होइन, कदम चाल्नु पर्छ। र म र यो मान्छेलाई जेल पठाएरै छाड्छु, यसरी समाजको लागि समाज सामु बेइज्जत हुन्छ भनेर प्लिज दिदी चुप नलाग्नुस्। तर के प्रमाण छ तिमीसँग कि मैले नै सुमिनाको बलात्कार गरेको हो भनेर? तिम्रो दिदी पुलिस कहाँ गएको हो र? उसले नि केही भन्दैन भने यो कसरी बलात्कार हुन्छ? किनकि म पनि आफूले सबै कुरा भन्छु, म चुप लाग्दिन र प्रमाणको रूपमा मसँग तैँले त्यो दिन मेरो बलात्कार गरेको दिन लगाएको लुगाहरू सबै छन् मसँग। तिमी के भन्दैछौ सुमिना? तिमीलाई त मैले बिहे गर्न लागेको छु, के यस्तो बेइज्जत गर्छु मेरो? तँ जस्तै पशुले के को बेइज्जत गर्नु? बरु म चुप लागे अन्याय भएको कुरा ढाकछोप गरे भने मेरो बेइज्जत हुन्छ, र म किन डराउने? म समाजको लागि किन बाँच्ने? म त आफ्नो लागि बाँच्नु पर्ने होइन र? हेर छोरी त पढे लेखेको बुझ्ने छस्, यसरी हाम्रो कुरामा पुलिसलाई लिएर नआइज, यो सबतिर भ्रम पनि त हुन सक्छ नि। भ्रम के भ्रम आमा, के भ्रम? यो मान्छेले मलाई बलात्कार गरेको भ्रम हो? मैले रोई कुरा गर्दा पनि यो मान्छेले मलाई छोडेन, के त्यो भ्रम हो? मेरो जिउमा भएको घाउ के त्यो भ्रम हो आमा? छोरी आमा त्यो केही भ्रम होइन, मलाई यो मान्छेले बलात्कार गरेको हो र बिहेपछि पनि मलाई जबरजस्ती गर्न सक्छ यो मान्छेले, त्यसैले म यो मान्छेसँग बिहे गर्दिन। बरु दिदी जाम पुलिस स्टेसनमा तपाईँको रिपोर्ट लेख्न। के रे पुलिस स्टेसन पठाउँछस् मलाई? तेरो बेइज्जत गरिदिन्छु बुझिस्, तेरो बेइज्जत गरिदिन्छु म, तेरो परिवारको पनि बेइज्जत गरिदिन्छु म। तैँले मेरो र मेरो परिवारको बेइज्जत गर्न सक्दैनस् बुझिस्, किनकि चुप लाग्ने मान्छे मात्र बेइज्जत हुन्छ, अत्याचार सहने मान्छेको मात्र बेइज्जत हुन्छ, तर अत्याचार बारे बोल्ने मान्छेको कहिले बेइज्जत हुँदैन। तँलाई त म बेइज्जत गरिदिन्छु बुझिस, बेइज्जत गरिदिन्छु म। जेलको हावा खाएपछि तेरो जो सबै हुस्स हुन्छ बुझिस्, लौ केटा यो मान्छेलाई जिपमा हाल त। निवा तँलाई धेरै धेरै धन्यवाद है, तैँले मेरो आँखा खोलिदिएकोमा। दिदी तपाईँको आँखा पहिलेदेखि नै खुलेको थियो, तर समाजको डरले तपाईँले सही कुरा हेर्न सक्नु भएन। तर म अब डराउँदिन, किनकि तँ छस् नि मेरो साथमा। निमा मात्र होइन छोरी, म पनि तेरो साथमा छु, अब हामी सबै मिलेर त्यो राजनलाई जेलको हावा खुवाउनु पर्छ, कडा भन्दा कडा सजाय दिनुपर्छ त्यसलाई। कस्तो के अब बिहे गर्ने भनेको त सिधै शारीरिक सम्पर्क राख्नकै लागि हो, र बिहे हुने भयो भन्ने बित्तिकै जे पनि गर्न पाइन्छ भन्ने खालको सोच के कस्तो अचम्म होइन त आयुष? त्यही त कला, म त यो मान्छेबाट सुरक्षित हुन्छु, यसले त मलाई केही पनि गर्दैन, त्यो त मेरो विश्वासिलो पात्र हो नि भनेर सोच्नु पनि नहुने अवस्था भयो है। अब सुमिनाले कहाँ सोचेको थियो र फ्रेन्ड्स, आफ्नो बिहेको कुरा पक्का भइसकेको मान्छेले नै यस्तो अमानवीय काम गर्छ भनेर। त्यही त, हुन त साथी सबै मान्छे एकै प्रकारको हुन्छ भन्ने पनि छैन, तर पनि यसरी आफूसँगै जीवनको नयाँ सुरुवात गर्न लागेको व्यक्तिलाई बुझ्ने चिन्ने अवसर हो भनेर सोचेर सुमिनाले राजनलाई भेट्न मात्र त खोजेकी थिए नि। तर के सोचेर गएकी थिए सुमिनाले अनि के भयो, तर पछि क्या मजा आयो नि, राजनको वास्तविकता सबैको सामु आयो नि। त्यही त है कला, मैले त अब सुमिनाले के गर्छ होला, कसरी यो समस्याबाट निस्किन्छ होला, अथवा सुमिनाले पनि धेरैले गर्ने जस्तै हार मानेर बस्थ्यो होला भनेर सोचेको थिए, तर क्या साहसिलो कदम चाले है सुमिनाले। र फेरि कतिले त आजको सुमिनाले जस्तै यस्ता कुराहरूले गर्दा परिवारकै बेजत हुन्छ, आफ्नो कसैले पनि विश्वास गर्दैनन् भनेर कुरा लुकाएर बस्छन्, तर पछि आफ्नै बहिनी निभाको साथ पाएपछि उसले कस्तो मजाले आँट गरेर सबैको अगाडि राजनलाई सजाय दिलाउनै पर्छ भनेर बोलेको सुन्दा चाहिँ साह्रै राम्रो लाग्यो। हो नि है, यो कुरा त मलाई पनि एकदमै राम्रो लाग्यो क्या साथी, अनि यो त हामी सबैको लागि एउटा सिख पनि त हो जस्तो लाग्छ है मलाई त। यदि कसैले आफूलाई अत्याचार गरिरहेको छ, आफ्नो इच्छा विपरीत शारीरिक सम्बन्ध राख्ने प्रयास गर्छ, यौन दुर्व्यवहार गर्छ भने त्यसको विरोध गर्नको लागि हामी कहिले पनि पछि पर्नु हुन्न क्या, र यसरी नै आफ्नो कुराहरू अरू समक्ष राख्नु पर्छ होला, र यस्तो कुरा त सबैले भन्दै हिँड्नु पर्छ भन्ने पनि छैन नि, कसले आफ्नो कुरा बुझ्छ त मदत गर्छ त भनेर सोचेर अरूलाई सहयोग पनि माग्न सकिन्छ नि होइन कला। पक्कै पनि हुने आयुष, फेरि साथी आजकल त आफ्नै बाउले छोरीको बलात्कार गरेको 4 वर्षको 5 वर्षको सानो सानो बालिकालाई 40 वर्षको 50 वर्षको मान्छेले करनी गरेको, आफ्नै श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क राख्न खोजेको भनेर उजुरी गरेको, अनि फेरि मानसिक सन्तुलन हराएको अपाङ्गता भएका व्यक्तिहरूलाई पनि जबरजस्ती शारीरिक सम्पर्क गर्न खोज्ने, यौन दुर्व्यवहार गरेको भन्ने खालका खबरहरू त दिनहुँ जसो सुन्दै अनि पढ्दै पनि त आएका छौँ नि। हो नि, फेरि धेरै भन्दा धेरै यौन हिंसाको घटनाहरू नचिनेको मान्छे भन्दा पनि नि साथी, चिनेको मान्छे, आफन्त, घरमा आइरहने मान्छेहरूले गरेको पनि सुनिन्छ क्या, त्यसले हामी हरेक पल अवेर र अलर्ट यानि कि सचेत र चनाको हुनु चाहिँ एकदमै जरुरी छ है। हो नि, र त्यसै गरी हामी को मान्छेसँग के कसरी बोल्दैछौ त, के कस्तो सम्बन्ध राख्दैछौ, र को मान्छे हामीसँग कस्तो व्यवहार देखाउँदैछ त भनेर पनि बुझ्नु चाहिँ एकदमै आवश्यक छ है। हो नि, कसैले आफूलाई छुने, शरीरमा हात लगाउने, संवेदनशील अङ्गहरूमा नराम्रो नजरले हेर्ने वा छुने खाले कामहरू गर्दछ भने चाहिँ त्यस्तो व्यवहारलाई यौन दुर्व्यवहार भनिन्छ क्या, र यस्तो अवस्थामा उसलाई समयमा नै सचेत गर्ने र यस्तो नगर भनेर चाहिँ भन्न सक्नुपर्छ क्या साथी। पक्कै पनि हो नि, त्यो मान्छेले त मलाई आफ्नै बहिनीको रूपमा, दिदीको रूपमा वा छोरीको रूपमा हेरेर त्यस्तो व्यवहार देखाएको त हो नि भन्ठानेर हामी चुप लागिरहेका हुन्छौ, तर साथी हिजो आज हाम्रो समाजमा घटिरहेको घटनाहरूबाट पनि त हामी पाठ सिकेर त्यस्तो कुराहरूमा सचेत हुनु एकदमै आवश्यक छ जस्तो लाग्छ है। हो नि, फेरि हाम्रो देशमा कडा कानुन पनि नभएको होइन क्या साथी, तर पनि हेर्नुहोस् त साथी, कतिजनालाई यस्तो कानुनको बारेमा थाहा पनि छैन, र कतिले थाहा पाएर पनि समाजको डरले, न्याय नपाउने भयले गर्दा चुप लाएर बस्छन् क्या। त्यही त आयुष, हुन त साथी हामीले हाम्रा अघिल्ला कार्यक्रमहरूमा पनि बलात्कारको हकमा के कानुनहरू छन्, उमेरको आधारमा सजायको व्यवस्था छ कि छैन र अन्य थुप्रै जानकारीहरू लिइसकेका छौँ, र आज फेरि पनि कानुनको बारेमा बुझ्नको लागि सुनौ है त अधिवक्ता मीरा ढुङ्गानाजीको कुराहरू। बलात्कार गम्भीर प्रकृतिको अपराध मध्ये पनि प्रमुख किसिमको अपराध हो यो, पीडितको उमेरको आधारमा जस्तो 10 वर्ष मुनिको बालिका भए 15 वर्षसम्म कैदको सजाय, 10 वर्ष भन्दा माथि 14 वर्ष भन्दा मुनिको छ भने उसलाई चाहिँ नि 8 देखि 12 वर्षसम्मको कैदको सजाय भनेर यसरी कैद पनि उमेर अनुसार त्यो किसिमले कानुनको व्यवस्था गरिएको छ। अब किशोरदेखि वयस्क सम्बन्धित अब 50 वर्ष भन्दा माथिका व्यक्तिहरू पनि छन् जसले चाहिँ नि बलात्कार गरिरहेका छन्, जस्तो अब वैवाहिक बलात्कारमा चाहिँ नि अब नाता सम्बन्धको आधारमा लोग्नेले गरेको हो भन्ने आधारमा चाहिँ नि 3 देखि 6 महिनासम्म कैदको सजाय भनेर भनेको छ होइन वैवाहिक बलात्कारमा। हाडना त करणी भएको छ अनिखेर त्यो चाहिँ नि जबरजस्ती भएको छ भने जबरजस्ती करणीको पनि सजाय थप गरेर सजाय गर्नुपर्छ भन्ने पनि त्यहाँ व्यवस्था छ। बलात्कार भएको छ भने त्यस्तो किसिमको अपराध सहेर बस्नु नै झन् अपराधलाई बढुवा दिने हुन्छ र त्यसलाई चाहिँ नि सकेसम्म 35 दिनैभित्र उजुरी गर्दाखेरि चाहिँ नि त्यो जो बलात्कारी हो पीडक हो त्यसले चाहिँ नि फेरि पनि त्यस्तो बलात्कार गर्ने दुस्साहस गर्दैन। उसले 4.5 महिनासम्मको 18 हप्तासम्मको गर्भ चाहिँ उसले पतन गर्नु पाउँछ। एउटा अधिकारको कुरा भयो त्यो महिलाले कोहीसँग सोधपुछ गर्न पर्दैन। गाउँमा अथवा सहरमा जुनसुकै ठाउँमा पनि बलात्कार भइराखेको छ भने पीडितलाई चाहिँ नि घर परिवारका व्यक्तिहरूले समाजमा भएका व्यक्तिहरूले उनीहरूले चाहिँ नि सहयोग गर्नुपर्ने आवश्यकताहरू हुन्छ। किनभने पीडितले त बलात्कार भइसकेपछि म नै गलत हो मेरो गल्तीको कारणले नै यो भयो भन्ने किसिमको त्यो मानसिकताहरू पलाइराखेको हुन्छ उसको मनभित्र। त्यो मनभित्र त्यस्तो किसिमको मानसिकता नपलाओस् र यो चाहिँ नि दुर्घटना हो कुनै पनि व्यक्तिमाथि घट्न सक्छ यस्ता दुर्घटनाहरू यो दुर्घटनालाई चाहिँ नि उजुरी गरेर यसमा चाहिँ नि कारवाही गर्नुपर्छ र अरू त्यस्ता दिदीबहिनीहरूमाथि चाहिँ नि यस्ता नहोस् भनेर भन्नको लागि पनि हामीले उजुरी गर्नुपर्छ। सुन्नुभयो होइन र फ्रेन्ड्स, नेपालको कानूनले बलात्कार गर्ने पीडकलाई सजायको व्यवस्था पनि गरेको छ तर यो जानकारी सबैमा पुगेको छैन। त्यसैले अब तपाईँले सुन्नुभएको यो जानकारी आफ्नो घर परिवारलाई भन्ने कक्षामा सबै साथीहरूसँग सेयर गरेर पनि सबैजनालाई यो जानकारीको बारेमा सूचित गर्न सक्नुहुन्छ नि होइन र साथी? पक्कै पनि हो है, यो त राम्रो कुरा हो नि। अनि यसरी कानूनको कुराहरू गर्न थालेपछि त बलात्कार गर्न खोज्नेहरू केही हदसम्म भए पनि हतोत्साही हुन सक्छन् नि र महिलाहरू पनि सचेत हुन सक्छन् नि। अनि नि साथी, यो कानूनको न्यायको कुरा भइरहेको बेला मलाई फास्ट ट्र्याक कोर्टको कुरा पनि याद आयो के? ए हो नि है, यसबारे पनि हाम्रो फ्रेन्ड्सहरूलाई के भनौँ न हुन र कला? अँ भइहाल्छ नि आयुष। साथी, हामीले अघिदेखि कुरा गरिरहेको यो यौन हिंसा, यौन दुर्व्यवहार वा बलात्कारको कुराहरूको बारेमा कानूनमै उल्लेख भए पनि यस्ता केसहरू लड्न ढिला सुस्ती गरिन्छ। एउटा केसलाई 2-3 वर्षसम्म पनि लम्बाइन्छ, जुन कि चाँडो भन्दा चाँडो सुनवाई गरेर अपराधीलाई सजाय र पीडितलाई न्याय दिनु पर्ने कुरा हो। फ्रेन्ड्स, यो फास्ट ट्र्याक कोर्ट भन्ने जुन कन्सेप्ट छ नि, त्यसले यस्ता केसहरूको चाँडो भन्दा चाँडो सुनवाई गर्छ र यो थुप्रै देशहरूमा पनि लागू भइसकेको छ। र हाम्रो देशमा पनि यस्तो सुविधा ल्याइनु पर्छ भनेर 3 वर्षदेखि पहल गरिरहनु भएको थियो र त्यो अवधारणा पारित पनि भयो। तर साथी, अहिलेसम्म पनि त्यसको राम्ररी र प्रभावकारी रूपमा लागू भने भइसकेको छैन। त्यसैले अब हामी युवा भएको नाताले यस्ता कुराहरू ल्याइनु पर्छ, प्रभावकारी रूपमा यस्ता कुराहरू लागू हुनुपर्छ भनेर सकारात्मक रूपमा सरकारलाई दबाब पनि त दिन सक्छौँ नि। र फ्रेन्ड्स, हामी युथहरूको भूमिकाको कुरा गर्दाखेरि नि, के युवा साथीले यस्तो यौन हिंसाको कुराहरू रोक्न उजुरी गर्नको लागि एउटा SMS क्याम्पेन सुरु गर्नु भएको छ? बरु यो SMS क्याम्पेन चाहिँ के हो, कसरी सुरु भएको हो भनेर जानौ न हुन र। म चाहिँ उर्सुला उत्साह सिंह, म चाहिँ युवामा आबद्ध छु अनि म चाहिँ यो HIV/AIDS र यौन तथा प्रजनन स्वास्थ्यको प्रोग्राम कोअर्डिनेटर। हजुर नमस्ते, म चाहिँ सुमित खेस, ब्याचलर पब्लिक हेल्थ थर्ड इयरमा पढ्दैछु। नमस्ते, म ज्योति श्रेष्ठ, म जानकी टेक्नोलोजी प्राइभेट लिमिटेडमा काम गर्छु। वर्ल्ड ब्याङ्कको स्ट्याट्स अनुसार 77% महिला हिंसा चाहिँ घरमै हुन्छ र त्यो कुरा चाहिँ नि कसैले पनि रिपोर्ट गर्दैन, त्यो कुरा बाहिर निस्किँदै निस्किँदैन। सो त्यही भएर हामीले के सोच्यौँ भने यस्तो एउटा प्लेटफर्म बनाऊ जसले चाहिँ एउटा साधारण मान्छेलाई पनि इम्पावर गरिदियोस्, उहाँसँग पनि एउटा एबिलिटी होस् कि के भइरहेछ भने उहाँले निर्धक्क भएर आफ्नो कुरा राख्न पाओस् र त्यो कुरामा के एक्सन लिने हो त्योहरू पनि लियोस्। यही कारणले गर्दा चाहिँ हामी स्प्यारो SMS र युवा चाहिँ सँगै सहकार्य गरेर हामीले यो क्याम्पेन हामीले लन्च गरेको हौ। मोबाइल अहिले 70-72% नेपालीहरूको हातमा छ, त्यो कुरा भयो। मोबाइल छ भनेपछि मोबाइलको किन राम्रो सदुपयोग नगर्ने भनेर चाहिँ यो SMS क्याम्पेन चाहिँ हामीले डेभलप गर्यो ताकि महिला हिंसालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकियोस्। सपोज अब म बाटोमा हिँडिरहेको छु होइन, मलाई नै नभए पनि मैले कुनै एउटा महिला हिंसा भएको एउटा कुनै केसेस देखेँ, सो अब मैले यति के गर्ने त? म सिम्पली मोबाइल लिन्छु, मोबाइल लिएर यस्तो ठाउँमा मैले यस्तो देखेँ भनेर त्यो चाहिँ मैले 5455 पठाउँछु, 5455 यसमा पठाउँछु र सिम्पली त्यो चाहिँ हाम्रो गएर फेसबुक ग्रुपमा पोस्ट हुन्छ। त्यसपछि एक्सन लिने काम भनेको युवाहरूले गर्नुहुन्छ। अनि त्यसबाट मेसेज कहाँबाट आएको त्यो नम्बर क्लियरली त्यसमा देखिन्छ र हामीहरूले नै उहाँलाई कन्ट्याक्ट गर्छौँ। अरू साथीहरूको पनि साथ पायो भने चाहिँ यो एउटा सानो क्याम्पेनलाई चाहिँ हामीले एउटा नेसनल क्याम्पेन बनाएर चाहिँ हामीले SMS को थ्रुबाट चाहिँ महिला हिंसा चाहिँ कम गर्न सक्छौँ भन्ने। हाम्रो युवा साथीहरूले त कस्तो राम्रो अभियान सुरु गर्नु भएको छ, मलाई त एकदमै राम्रो लाग्यो र उहाँहरूको यो अभियान सफल होस् र त्यसको लागि उहाँहरूलाई हाम्रो साथ र सहयोगको पनि त उत्तिकै आवश्यक छ नि, होइन त साथी? पक्कै पनि हो नि। र फ्रेन्ड्स, यस्तो राम्रो अभियानमा त हामी सबैले सपोर्ट त गरिहाल्छौँ नि, होइन त? त्यसै गर्ने होइन त सपोर्ट हाम्रो युवा साथीहरूलाई। अनि साथी, यस्तो किसिमको घटनाहरू कम गर्न, महिला हिंसा कम गर्न महिलाहरू सचेत सजग हुने कुरा त छँदैछ, तर मान्छेहरूले यस्तो नराम्रो सोच राख्ने, महिलाहरूलाई कुदृष्टि लगाउने, हेपेर बोल्ने, हिंसाको शिकार बनाउने सोच नै नराख्दा पनि त कति राम्रो हुन्थ्यो होला नि। त्यही त है, जता त्यतै खालि केटी मान्छेहरूले मात्रै यस्तो हुनु पर्यो, त्यस्तो हुनु पर्यो, यस्तो लुगा लगाउनु पर्यो, यसरी हिँड्नु पर्यो, उस्तो गरेर हिँड्नु पर्यो भनेर भन्छन्। यस्ता कुराहरू सुन्दाखेरि त मलाई वाक्क लाग्छ क्या। तर कहिले पनि त्यस्तो घृणित सोच राख्ने मान्छेहरूलाई सुधार्न, उनीहरूको दिमागमा पनि यस्तो काम नगराउन, सचेत गराउन खालि चाहिँ कुरा गर्दै गर्दैनौ क्या, त्यो चाहिँ किन होला है? त्यही त, घरमा, स्कुलमा वा कुनै पनि ठाउँमा त्यस्तो मान्छेहरूलाई नराम्रो कामहरू गर्नु हुँदैन, कसैलाई पनि हेपेर वा हुचाएर बोल्नु हुँदैन, जिस्काउनु हुँदैन वा दुर्व्यवहार गर्नु हुँदैन भनेर सिकाउने बुझाउने हो भने त कति राम्रो हुन्थ्यो होला है। हो नि, फेरि यही कुरा गर्दाखेरि नि साथी, मेरो फेसबुक वालमा एकजना साथीले पोस्ट गरेको एउटा फोटो याद आयो क्या। त्यो फोटोमा चाहिँ एउटा केटी साथीले एउटा प्ले कार्ड बोक्नु भएको थियो र त्यो प्ले कार्डमा लेखिएको थियो, डोन्ट टेल योर डटर टु वेयर व्हाट काइन्ड अफ ड्रेसेस बट टीच योर सन नट टु रेप हर, अर्थात् आफ्नो छोरीलाई यस्तो लुगा लगा भनेर भन्नु पर्दैन, बरु आफ्नो छोरालाई केटीलाई बलात्कार नगर भनेर सिकाउनु पर्ने अवस्था रहेको छ भनेर लेखिएको थियो। अँ, कस्तो राम्रो कुरा, यस्तो त मैले पनि पढेको थिएँ। आयुष, ल त आयुष, हामीले धेरै कुराहरू गर्यौँ, समसामाजिक कुरा, संचार माध्यमको जिम्मेवारी र भूमिकाको कुरा र अरू थुप्रै थुप्रै, त्यसैले अब लागौ न त यो हप्ताको भिओवाई प्रश्न सोध्ने तर्फ। र प्रश्न रहेको छ, तपाईँको विचारमा यौन हिंसा र बलात्कारका घटनाहरूलाई रोक्न को बढी जिम्मेवार छ र कसरी? प्रश्न फेरि एकचोटि, तपाईँको विचारमा यौन हिंसा र बलात्कारको घटनाहरू रोक्न को बढी जिम्मेवार छ र कसरी? यो प्रश्नमा आफ्नो विचार राख्नको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छाडेर आफ्नो विचार लेखेर पठाउन सक्नुहुन्छ 4400 र त्यो पनि सितैमा। यति भन्दै लागौ है त साथी आजको लेटर सेक्सन तर्फ। तर मेरो कुल फ्रेन्ड, यो हप्ता हामीले कुनै चिठी, SMS, इमेल भन्दा पनि हामीले साथीले IVR मार्फत आफ्नो समस्या रेकर्ड गरेर छाड्नु भएको थियो, ती समस्यालाई ध्यान दिएर सुनौ न हुन र। म एक 19 वर्षीय युवती हुँ। म केही समय अघि आफ्नै बुपाजुबाट यौन हिंसाको शिकार भएँ। सुरुमा त मैले यो कुरा कसैलाई पनि भनिनँ, तर पछि मानसिक तनाव बढ्दै जाँदा यो कुरा मम्मीले भने, पछि मम्मीले फुपूलाई भन्नुभएछ, उता के भयो मलाई थाहा छैन। पछि उसको हाम्रो घर आउँदा उसको अनुहार देख्दाखेरि पनि रिस उठ्ने, यौन हिंसाको हिंसा विरुद्धको अभियानमा लागे कि म आफ्नै पिताको नानीहरूबाट यौन हिंसाको शिकार भएकी छु, तर खुलेर बाहिर आउन सकेकी छैन। त्यसले गर्दा मेरो पढाइमा समेत असर परेको छ। मैले आफ्नो दिदी बहिनीलाई त्यहाँ नजाऊ भनिरहेको छु, तर किन भनेर उनीहरूले प्रश्न गर्दाखेरि जवाफ दिन सकिरहेको छैन। धेरै समस्याको समाधान म कसरी गर्न सक्छु? यही घटनाले गर्दा पढाइमा मेरो ध्यान पनि जान सकिरहेको छैन। कृपया सल्लाह र सुझाव दिएर मलाई पहिलाको अवस्थामा फर्किन मदत गर्नुहोस्। म धनकुटाबाट। ओहो, कस्तो राक्षसी प्रवृत्तिको मान्छे है त्यो फुपाजु भन्ने मान्छे त। हाम्रो साथीलाई कस्तो गाह्रो भइरहेको होला त्यो मान्छेको त्यस्तो दुर्व्यवहार सहनु पर्दा। त्यही त है। तर फ्रेन्ड, तपाईँले हामीलाई बेस्ट फ्रेन्ड सम्झी आफ्नो यस्तो गोप्य समस्या हामीलाई बाँड्नु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु है। अनि साथी, हुन त तपाईँ अहिले एकदमै गाह्रो परिस्थितिबाट गुज्रिरहनु भएको छ, तर पनि तपाईँले आफ्नो समस्या आफै भित्र मात्र नराखेर त्यसको बारेमा आफ्नो मम्मीलाई भन्नुभएकोमा एकदमै खुसी लाग्यो, र अहिले त्यो व्यक्तिले तपाईँलाई त्यस्तो दुर्व्यवहार गरेको छैन भन्ने पनि हामीले आशा गरेका छौँ। अर्को कुरा नि फ्रेन्ड, तपाईँ आफै नै महिला हिंसा विरुद्धको अभियानमा लाग्नु भएको छ भन्नु भएको छ, तर तपाईँको समस्या सुन्दाखेरि त तपाईँ आफै नै पीडामा पनि पर्नु भएको छ नि। र अघि हामीले भने जस्तै म चाहिँ सेफ छु, सुरक्षित छु भनेर कसरी सोच्ने त? त्यसैले यो कुरामा तपाईँले पनि त्यही हिसाबले सोचेर अब चाहिँ कसरी म मेरो दिदी बहिनीलाई यस्ता घटनाहरूबाट बचाउन सक्छु त भन्नेतिर सोच्ने पो हो कि। मैले पनि यही नै भन्न लागेको थिएँ। हुन त धनकुटाको साथी, तपाईँले आफ्नो दिदी बहिनीलाई त्यहाँ नजाऊ भनेर भन्नुहुन्छ, तर किन भनेर सोध्दा कारण भन्न सक्दिन भन्नुभएको छ नि। त्यसमा त तपाईँले उहाँहरूलाई कारणहरू पनि भन्नुपर्छ जस्तो लाग्छ है हामीलाई, किनकि यस्ता कुराहरू उहाँहरूसँग सेयर गर्नुभयो भने अबका दिनमा उहाँहरू पनि अलि चनाको हुने, त्यो मान्छे मात्र नभएर अरू व्यक्तिहरूसँग बोल्दा व्यवहार गर्दा पनि त सचेत हुन सक्नुहुन्छ नि। पके पनि हो नि त्यो धनकुटाको मेरो फ्रेन्ड तपाईँ एकचोटि अलिक समालोचनात्मक भएर सोच्नुहोस् त तपाईँले यस्तो यौन हिंसाको बारेमा आफ्नो दिदी बहिनीसँग खुलेर कुरा गर्नु भएन र उहाँहरू पनि पछि गएर यस्तै हिंसामा पर्नु भयो भने त त्यति बेला तपाईँलाई कति नराम्रो अनुभव होला त आफै सोच्नुहोस् त अनि मैले उनीहरूलाई पहिले नै भनेको भए यस्तो हुने थिएन उनीहरूले पनि मेरो जस्तै अवस्था भोग्नु पर्ने थिएन भनेर पछुतो मान्ने बाहेक अरू केही पनि उपाय नहुन सक्छ त्यसैले साथी पछि गएर आफैलाई धिकार्नु भन्दा अहिले नै आफ्नो दिदी बहिनीहरूलाई यस्तो यौन हिंसाको बारेमा भन्नुपर्छ होला उहाँहरू के कसरी जोगिन सक्नुहुन्छ भन्ने कुराहरू पनि तपाईँले उहाँलाई सिकाउनु पर्छ जस्तो लाग्छ नि फेरि तपाईँ त एक त आफै नै महिला हिंसा विरुद्धको अभियानमा लाग्नु भएको छ र अर्को कुरा आफ्नो मम्मीको सहयोग पनि त पाउनु भएको छ नि तर मलाई त के लाग्छ भने नि साथी घरमा सबैसँग बसेर यस्तो विषयमा छलफल गर्ने खाले वातावरण अझै नै सृजना गर्नुपर्छ होला क्या साथी हो नि है र आफ्नो घरमा मात्र नभएर आफ्नो गाउँ समाजमै सबैजनासँग बसेर छलफल गर्दा पनि यस्ता विषयको बारेमा सबैलाई थाहा हुन्छ र सचेत पनि हुन सक्नुहुन्छ फेरि साथी कुनै पनि कुरामा तपाईँको गल्ती नै छैन भने आफै हिंताबोधको अनुभव गरेर आफूलाई कमजोर बनाएर बस्ने चाहिँ होइन जस्तो लाग्छ है हामीलाई मेरो बेस्ट फ्रेन्ड मलाई के कुरामा चाहिँ खुसी लागेको छ भने नि तपाईँ सही बाटोमा हिँड्दै हुनुहुन्छ क्या राम्रो काम गर्दै हुनुहुन्छ आफूले जस्तो मानसिक पीडा अहिले भोग्न नपरोस् भनेर लागि पर्नु भएको छ यस्तो गर्यो भने त तपाईँलाई सबैको साथ पनि मिल्छ तपाईँले पहिलाको जस्तै जीवन बिताउनु पनि सक्नुहुन्छ नि होइन र धनकुटाको साथी तपाईँ एक सचेत नारी हुनुहुन्छ आफ्नो सचेतनाको प्रयोग गरेर लड्नुहोस् आफ्नो जीवनलाई सफल बनाउनुहोस् यही छ हाम्रो शुभकामना अनि फेरि हामीले दिएका सल्लाह सुझाव तपाईँको लागि कतिको उपयोगी भयो या भएन भनेर पनि हामीलाई लेख्न चाहिँ नभुल्नु होला है त ए एउटा कुरा भन्छु भनेको त झन्डै बिर्सेको भन्या लो के कुरा हो र आयुष अब भन न त कुरा के हो भने नि अघिदेखि नै हामी यो यौन दुर्व्यवहार महिला हिंसा सम्बन्धी कुरा गर्दैछौ नि होइन र मलाई एउटा साथीको कुरा याद आयो क्या के कुरा आयुष भन न मेरो एकजना साथी अफिसबाट घर फर्किँदाखेरि चाहिँ लगभग 8 बजिसकेको थियो क्या रातिको अनि उसको घर चाहिँ अफिसबाट धेरै टाढा पनि थियो क्या अनि अनि के गर्यो त्यो उसले के गर्नु नि माइक्रोमा चढेर घर जान लागेकी थिए अनि माइक्रो गुड्दै गर्दाखेरि चाहिँ बिस्तारै चाहिँ सबै प्यासेन्जरहरू चाहिँ ओर्लिँदै गएपछि चाहिँ ऊ एक्लै परेर क्या अनि त उसलाई कस्तो डर लाग्यो अरे के अनि कस्तो छटपट पनि भएछ क्या अनि उसले फोन गर्न खोज्यो उसको दाइलाई होइन माइक्रो बस स्ट्यान्डसम्म लिन आउनुहोस् भनेर तर हेर न कस्तो आपत क्या उसको मोबाइलमा त ब्यालेन्स नै थिएन भने हो र कस्तो ब्याड लक त अनि अनि के भयो धन्न उसँग एनसेलको सिम रहेछ क्या अनि केही दिन अगाडि मात्रै उसले एनसेल सापोर्टीको बारेमा सुनेको रहेछ अनि त उसले *9988# कल गरेर मोबाइलमा 20 रुपियाँको सापोर्टी लियो अनि दाइलाई फोन गरेर लिन आउनुहोस् भनेर पनि भन्यो क्या ओहो धन्न एनसेलको सापोर्टी सर्भिसको बारेमा उसलाई थाहा भएछ र सजिलो भयो त्यही त है कस्तो सजिलो के एक त यस्तो अप्ठ्यारो परिस्थिति या स्थितिमा आफूसँग मोबाइलमा ब्यालेन्स छैन भने चाहिँ डर मान्नु पर्दैन क्या साथी एनसेल सापोर्टी लिए भइहाल्यो नि होइन र हो नि अनि आयुष यो सर्भिसको बारेमा अरू कुरा पनि भन्देऊ न अब हेर्नुहोस् न साथी मोबाइलमा 2 रुपियाँ भन्दा कम ब्यालेन्स भएको अवस्थामा चाहिँ *9988# कल गरेपछि 20 रुपियाँ ब्यालेन्स आउँछ अनि त्यसपछि आफूले रिचार्ज गरेपछि 22 रुपियाँ काट्छ क्या 20 रुपियाँ त्यो ऋण लिएको ब्यालेन्स र 2 रुपियाँ चाहिँ एक किसिमले चाहिँ सर्भिस जस्तै हो नि होइन र ए जे होस् राम्रो सर्भिस हो के अब यही एनसेलको बारेमा अब यही एनसेलको कुरा भइरहँदा हाम्रो साथीसँग मनका कुरा रेडियो कार्यक्रममा अबको हप्ता कुन विषयमा कार्यक्रम बस्दैछ भन्ने कुरा थाहा हुन्छ भनेर पनि साथीलाई भन नि त आयुष ल त मेरो कुलकुल फ्रेन्ड राम्ररी सुन्नुहोस् है तपाईँलाई हरेक हप्ता हाम्रो कार्यक्रममा कुन विषयमा बच्छ भनेर थाहा पाउन मन छ भने चाहिँ एनसेलको सिम बोक्ने साथीहरूले मोबाइलको मेसेज बक्समा गएर SSMK टाइप गरेर 8888 पठाउनु भयो भने चाहिँ तपाईँलाई हरेक हप्ता मेसेज आउँछ र थाहा पाउन सक्नुहुन्छ कि अब आउने हप्तामा साथीसँग मनका कुराको साथीहरूले के कुरा गर्दै हुनुहुन्छ भने मजाले थाहा पाउनुहुन्छ क्या हामीलाई पहिलो एसएमएस पठाउने साथी हुनुहुन्छ मस्ता बण्डाली 4 अछामका साथी बसन्त जैसी र उहाँ लेख्नुहुन्छ मलाई साथीसँग मनका कुरा कार्यक्रम एकदमै राम्रो लागिरहेको छ र नियमित रूपमा सुन्दै आइरहेको छु मलाई यो कार्यक्रम मेरै लागि सञ्चालन गरेको हो कि जस्तो लाग्छ किनकि मेरो जीवनमा आइरहेका शारीरिक मानसिक तथा भावनात्मक परिवर्तन र यीसँग सम्बन्धित समस्याको समाधानको उपायबारे मैले कार्यक्रम साथीसँग मनका कुराबाट सिक्ने मौका पाएको छु र यसको लागि कार्यक्रम तयार पार्नुहुने सबैलाई धेरै धेरै धन्यवाद रिचार्ज कार्ड जित्न सफल अर्को साथी लेख्नुहुन्छ, आज भन्दा 8 वर्ष पहिले मलाई एउटा समस्याले पिरोलिरहेको थियो, जुन कुरा मैले अरूलाई भन्न सकेको थिएन। त्यही बेला दिदीले रेडियोमा कार्यक्रम साथीसँग मनका कुराको नाटक मलाई सुनाउनु भयो र त्यसपछि मैले आफ्नो समस्या समाधान गर्न सफल भएँ। त्यो दिनदेखि मैले यो कार्यक्रम नछुटाइ सुन्ने गर्छु र मेरा साथीहरूले पनि यो कार्यक्रम नछुटाइ सुन्ने गर्दछन्। मैले आफ्नो कार्यपत्रमा पनि यस कार्यक्रमको बारेमा लेखेको छु, जुन कुरा सबैलाई मन परेको छ र मेरो त्यो कार्यपत्रले कार्यक्रमको श्रोता पनि बढेका छन् भनेर लेख्नु भएको छ। तपाईँहरू दुवैजनाले यो हप्ताको रिचार्ज कार्ड जित्न सफल हुनु भएको छ। र पहिलो एसएमएस पठाउनु हुने खोपलाङ दुई गोर्खाको साथी बिना नेपानी र दोस्रो एसएमएस पठाउनु हुने मस्ता बण्डाली अछामको साथी बसन्त जैसीलाई फेरि पनि धेरै धेरै कंग्रेचुलेसन छ है। र तपाईँ पनि रिचार्ज कार्ड जित्न चाहनुहुन्छ भने चाहिँ मजाले एसएमएस पठाउनुहोस् र रिचार्ज कार्ड जित्नुहोस्। साथी, हाम्रो कार्यक्रमको नियमित स्तम्भ जाँदा जाँदैमा तपाईँलाई साथ दिन आइसकेका छौँ हामी दुई, सबिन र सविता। र झिक्री, आज हामीले तपाईँको लागि एउटा फलको बारेमा जानकारी लिएर आएका छौँ र त्यो फललाई चाहिँ फलहरूको राजा भनेर पनि चिनिन्छ है। अनि थाहा छ साथी, त्यो फल हाम्रो सबिनको एकदम फेभरेट फल हो। र झिक्री, तपाईँले सोची पनि सक्नुभयो होला कि मैले कुन चाहिँ फलको कुरा गरे हो भनेर। हो झिक्री, ठ्याक्कै मिलाउनु भयो, त्यो फलको नाम हो आँप। साथी, तपाईँहरू मध्ये कतिजनाको मन पर्ने फल होला है आँप। त्यसैले साथी, आज यो फलको फाइदा र बेफाइदाको बारेमा हामीले कुरा गर्दैछौँ है। र झिक्री, तपाईँलाई एउटा सिक्रेट थाहा छ कि थाहा छैन आँपको बारेमा? आँप काँचो होस् या पाकेको, दुबईमा नि हुन्छ नि औषधिको गुण हुन्छ र यसलाई शास्त्रमा अमृत फल भनेर पनि भनिन्छ भनेर। अनि थाहा छ साथी, आँपमा 9.6% प्रोटिन, 0.1% फ्याट, 0.3% मिनरल अर्थात् खनिज पदार्थ, 1.1% रेसा र साथसाथै नै झिक्री, आँपमा भिटामिन ए, बी र सी पनि राम्रो मात्रामा पाइदो रहेछ नि। यसको मतलब त साथी, हाम्रो शरीरको लागि चाहिने सम्पूर्ण कुराहरू एउटै फलमा पाइने, कस्तो मजा के। त्यही भएर त सविता, यसैले त मलाई आँप खान एकदमै मन पर्छ नि, यसको फाइदाहरू म भरपूर रूपमा लुट्छु के। अनि थाहा छ सबिन, यो आँपमा हुने रेसाले कब्जियतबाट पीडितहरूलाई झन् एकदमै फाइदा गर्छ भने पाचन शक्ति पनि राम्रो बनाउँछ र आँपलाई दुधमा घोलेर खाने हो भने मोटो हुनको लागि पनि मदत गर्छ के। हो है, र यस्तै फाइदाको कुरा गर्दा नि झिरी, यो आँपको रुखको पातलाई टिपेर रातभरि पानीमा भिजाएर राख्ने र त्यो पानी बिहान बिहानै खाने गर्नाले मधुमेह यानि कि सुगरको रोगलाई पनि एकदम फाइदा गर्छ। पक्कै पनि हो साथी, त्यसै गरी नि सुकेको पातलाई धुलो बनाएर दिनमा 2-3 पटक पानीमा मिसाएर खाने हो भने आऊ भएको बेला पनि आनन्द महसुस हुन्छ भने मुटु रोगबाट बस्न पनि यसले मदत गर्छ है। त्यसै गरी नि झिक्री, आपको फल लाग्नु अघिको फुल हुन्छ नि, हो त्यसलाई दहीसँग मिसाएर खाने गर्नाले पहाला लागेको बेलामा राम्रो हुन्छ भने आपको सेवनले विभिन्न किसिमको क्यान्सर जस्तै ब्रेस्ट क्यान्सर, ब्लड क्यान्सरहरूबाट बस्न धेरै सहयोग गर्दो रहेछ। आहा, कति धेरै फाइदा है, अब त झन् धेरै आँप खानु पर्ला जस्तो छ मैले पनि। त्यो त खानु परिहाल्यो नि सविता, तर थाहा छ तिमीलाई एउटा कुरा सविता, चिनी पनि धेरै खायो भने तितो हुन्छ भनेर। लौ, किन त्यस्तो भनेको सबिन, मैले आँप खान्छु भन्दा? अब किन हुनु नि, अस्ति तिमीले र मैले रिसर्च गर्दा आँप धेरै खायो भने पहाला लाग्ने, रगतमा सुगरको मात्रा बढ्छ अनि यदि डायबिटिज यानि कि मधुमेह रोगीलाई झन् बेफाइदा गर्छ भनेर अस्ति झन् तिमीले र मैले कुरा गरेको होइन। हो त है सबिन, हुन त चाहिने भन्दा बढी केही कुरा पनि खानु हुँदैन, आफ्नै शरीरलाई थेक्न गाह्रो भइहाल्छ नि। हो नि, अझ थाहा छ आफूलाई धेरै मान्छेहरूले काट्दै नकाटी सिङ्गै खाने चुस्ने पनि गर्नुहुन्छ नि, तर त्यसरी खाँदा विशेष गरी ओठमा असर पर्न सक्छ, त्यसैले आफूलाई काटेर टुक्रा टुक्रा बनाएर खानु फाइदाजनक हुन्छ है झिक्री। पक्कै पनि हो नि सबिन। अनि नि झिक्री, आँप पाउने सिजन भनेको गर्मी हो अनि आफूले गर्मी गराउँछ भनेर पनि सुनेका छौ नि, त्यसैले आफूलाई फाइदा होस् भनेर सोच्नु भएको छ भने मात्रा पुऱ्याएर ठिक मात्र आँप खाने गर्नु होला है। ल त साथी, आजको जाँदा जाँदै तपाईँको लागि उपयोगी होला भन्ने हामीले सोचेका छौँ भन्दै आजको जाँदा जाँदै स्तम्भबाट हामी दुवैजना बिदा हुन्छौँ है त। ल त फ्रेन्ड्स, अब भने चाहिँ प्रोग्रामबाट टाटा बाई बाई भन्ने बेला भएको छ क्या। र अहिले टाटा बाई बाई भने पनि अर्को हप्ता कार्यक्रममा हाई हेलो नमस्ते भन्दै स्वागत गर्न पक्कै पनि आइपुग्नेछौ। लौ त साथी, चिठीबाट चाहिँ आफ्नो कुराहरू बाँड्न चाहनुहुन्छ भने लेख्नुहोस् बेस्ट फ्रेन्ड्स आयुष र कला, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 118 काठमाडौँ नेपाल। अनि यसै गरी हामीलाई इमेलमा आफ्ना कुराहरू लेख्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com र फोनमै कुरा गर्ने विचार गर्दै हुनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 9813194872 र यो नम्बरमा चाहिँ तपाईँले हामीलाई सोमबार मंगलबार र बुधबार बिहान 9:30 बजेदेखि बेलुका 5:30 बजेसम्ममा मात्र पाउनुहुनेछ है त। र फ्रेन्ड्स, नयाँ तथा पुरानो कार्यक्रम सुन्न चाहनुहुन्छ र साथीसँग मनका कुराको बारेमा धेरै भन्दा धेरै जानकारी लिन चाहनुहुन्छ भने चाहिँ www.ssnk.org लगइन गरेर पुरानो नयाँ कार्यक्रम सुन्न सक्नुहुन्छ। त्यति भन्दै साथीसँग मनका कुराको सबै बेस्ट फ्रेन्ड्सहरू सबिन, सविता, क्रान्ति र म तपाईँको आफ्नै कुलकुल साथी आयुष र म तपाईँकै प्यारे तपाईँलाई बिछट्टै माया गर्ने साथी कलालाई पनि बिदा दिनुहोस्। नमस्ते, बाई बाई, फेरि भेटौँला।